चितवन निर्वाचन क्षेत्र नम्बर 4 आगामी असार 8 गते हुने संविधान सभा सदस्य उपनिर्वाचनमा विद्युतीय मतदानबारे जानकारी दिन निर्वाचन शिक्षा कार्यकर्ताहरू सक्रिय भएका छन्। राजनीतिक दलहरूले विद्युतीय मतदानको विषयमा मतदाताहरू अनभिज्ञ रहेको भन्दै आयोगलाई पटक पटक गुनासो गरेपछि त्यसबारे जानकारी दिन आयोगका कर्मचारी सक्रिय रूपमा लागेका छन्। बिहान र बेलुकी उनीहरू घर दैलोमै पुगेर मतदातालाई भोट हाल्ने तरिका, गणना र नतिजाका बारेमा जानकारी गराइरहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ। निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालका अनुसार चितवन क्षेत्र नम्बर 4 अन्तर्गत पर्ने 7 गाउँ विकास समिति र भरतपुर नगरपालिकाका 5 वडामा समूह विभाजन गरी निर्वाचन शिक्षा कार्यकर्ता खटिएका छन्। निर्वाचन अधिकृत ढकालले क्षेत्र नम्बर 4 पर्ने 31 मतदान केन्द्रमा 31 मतदाता शिक्षा स्वयंसेवक र 12 निर्वाचन शिक्षा कार्यकर्ता खटाइएको बताउनु भएको छ। त्यसको अनुगमनका लागि मतदाता शिक्षा अनुगमन अधिकृत रणबहादुर खत्री र जिल्ला निर्वाचन कार्यालयका सूर्यप्रसाद आचार्य सो क्षेत्रमा खटिनु भएको छ। यस्तै गरी जिल्ला निर्वाचन कार्यालयबाट पनि क्षेत्र नम्बर 4 विभिन्न क्षेत्रमा प्रत्येक दिन नमुना मतदाता मतदान गराउने कार्य भइरहेको पनि उहाँले बताउनु भएको छ। चितवन निर्वाचन क्षेत्र नम्बर 4 65,279 मतदाता रहेका छन्, जसमध्ये आधाभन्दा बढी महिला रहेका छन्। अभिभावकको अन्धविश्वासका कारण बेलैमा उपचार नपाउँदा रौतहटमा एक बालिकाको ज्यान गएको छ। बिचिरे टोकेकी चन्द्रनिगाहपुर 2 अमृत योञ्जनकी 5 छोरी सोनी मायालाई बेलैमा अस्पताल लैजानुको साटो 7 झारफुकमा बिताएपछि बालिकाको ज्यान गएको हो। गैराति सुतेका बेला बालिकालाई बिचिले टोकेको र अभिभावकले धामीकोमा लगेर झारफुक गर्दा पनि होस नआएपछि आज बिहान मात्रै अस्पताल लगेकोमा उपचारका क्रममा निधन भएको चन्द्रनिगाहपुर अस्पतालका डाक्टर सुभाष चौधरी जानकारी दिनुभयो। अब पालो अर्पण जनआवाजको। अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, आगामी संविधानमा धर्म परिवर्तन दण्डनीय हुनुपर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइप्रति तपाईँ के भन्नुहुन्छ? ए लोकतन्त्र विरोधी बोली, बी राजसंस्था ब्योट्याउने खेल र सी सही कुरा। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 वा 45 मा पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 को अर्पण बुलेटिन मा प्रस्तुत गर्नेछौ। अब पालो ट्राफिक खबरको। यति बेला नानगढ हेटौँडा वीरगञ्ज सडक खण्ड खुला छ, त्यस्तै नानगढ मुगलिन मुगलिन औबिसे काठमाडौँ सडक खण्ड, मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ परासी बुटवल सडक खण्ड पनि खुल्ला रहेका छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन, फोन नंबर 0556-63-0063, मोबाइल नंबर 98550-61-743। अब मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 43 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियससम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिनभर घाम लागे तापनि बेलुकी भने पानी पर्न सक्ने महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेती बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले पाकिस्तानमा पुनः ड्रोन हमला सुरु गरेको छ। अमेरिकाले गैराती पाकिस्तानको उत्तरी बाजुरिस्तानको काइली इलाकामा 2 ड्रोन हमला गरेको छ। 1 घण्टाको बिचमा गरिएको 2 ड्रोन आक्रमणबाट 16 मृत्यु भएको पाकिस्तानको जियो न्युजले उल्लेख गरेको छ। मृत्यु हुनेमा 3 आतंकवादी समेत रहेको बताइएको छ। पाकिस्तान सरकार र तालिबान विद्रोही बीच शान्तिवार्ता हुने भएपछि अमेरिकाले गत डिसेम्बरदेखि ड्रोन आक्रमण स्थगित गरेको थियो, तर पाकिस्तान सरकार र तालिबान बीचको शान्तिवार्ता भने बिना निष्कर्ष टुङ्गिएको थियो। यसअघि पनि अमेरिकाले पाकिस्तान र अफगानिस्तानको सीमामा अल कायदा र तालिबान विद्रोही विरुद्ध पटक पटक यस्ता ड्रोन आक्रमण गर्दै आएको छ। संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदले इराकको पछिल्लो राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गरेको छ। त्यहाँका इस्लामिक विद्रोहीले आक्रमण गरी 2 शहर नियन्त्रणमा लिने विद्रोहीको कार्यप्रति राष्ट्रसङ्घले भत्सना पनि गरेको छ। विद्रोहीले नियन्त्रणमा लिएपछि इराकको मोसुल र तिकृत सहरबाट करिब 5 लाख मानिस विस्थापित भएको बीबीसीले जनाएको छ। राष्ट्रसङ्घका महासचिव बाङ्की मुनले विश्व समुदायलाई आतंकवाद विरुद्ध लड्न पनि आग्रह गर्नुभएको छ। इराकलाई इस्लामिक राज्य बनाउन भन्दै आइएसआइएसले आक्रमण गरेको हो। यता इराकी प्रधानमन्त्री नुरी अल मलिकीले भने विद्रोही विरुद्ध लड्न छाडेर भाग्ने सेनालाई कारवाही गर्ने बताउनु भएको छ। र अन्तमा खेल समाचार। फिफा विश्वकप फुटबल प्रतियोगिताको 20 संस्करण आजबाट ब्राजिलमा सुरु हुँदैछ। प्रतियोगितामा सहभागी हुन 32 राष्ट्रका 736 खेलाडी ब्राजिल पुगिसकेका छन्। आज राति हुने भव्य उद्घाटन समारोहपछि बिहान 2:15 बजेदेखि पहिलो खेल हुनेछ। आजको उद्घाटन खेलमा आयोजक ब्राजिल र क्रोएसिया आमने सामने हुने बताइएको छ। ब्राजिल 5 पटकको विजेता हो भने क्रोएसियाले 1998 तेस्रो स्थान हासिल गरेको थियो। यी दुई बीच अहिलेसम्म 2 पटक भिडन्त भएकोमा पटक पटक ब्राजिलले जितेको छ भने अर्को खेल बराबरीमा सकिएको थियो। 32 टिमलाई 4-4 टिम रहने गरी 8 समूहमा बाँडिएको छ। आफ्नो समूहमा रहेका 3 टिमसँग खेलिसकेपछि शीर्ष स्थानमा रहने 2 प्री क्वार्टर फाइनलमा पुग्नेछन्। समूह एमा आयोजक ब्राजिल र क्रोसियासँगै मेक्सिको र क्यामरुन रहेका छन्। ब्राजिलका 12 रङ्गशालामा 33 दिनसम्म चल्ने प्रतियोगितामा 64 खेल हुने बताइएको छ। दिउँसो 2 बजेको अर्पण समाचारबाट बिदा हुनु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। कङ्ग्रेसकी नेत्री शैलजा आचार्यको 5 स्मृति दिवस मनाइँदै स्वर्गीय आचार्यको राजनीतिक योगदानबारे चर्चा। अन्तर्राष्ट्रिय बाल श्रमिक विरुद्धको दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना। प्रशिक्षण कार्यक्रममा सहभागी हुन यी माओवादीका शीर्ष नेता पोखरामा। अमेरिकाद्वारा पाकिस्तानमा पुनः ड्रोन हमला सुरु। इराकको पछिल्लो राजनीतिक घटनाक्रमप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता। र फिफा विश्वकप फुटबल प्रतियोगिताको 20 संस्करण आजबाट सुरु। हौस् त, दिउँसो 2 बजेको अर्पण समाचार सकियो। अनिता अर्याल बिदा भएँ। नमस्कार।